আমার দুঃখ বলে আমা আমা ভাকো খালি मूर्तिमा आफ्नै देश प्रतिमा आफ्नै देश प्रतिमा लाग्यो गोली ताके झै छातीमा आया आमा ढले धरतीमा हेरी मुर्छा नपरे आमा सासन भाको खाली मूर्तिमा हेरी मुर्छा भाको खाली मूर्ति Oh, प्रश्न भाको दाइको मूर्तिमा दाजुको भोली दाजुको भोली झुकी हाल्यो लाग्यो नि लगोली आया बहिनी ढाले पत्री फुलमालाई सास्न भाको दाइको मूर्तिमा सय पत्री फुलमालाई सास्न भाको दाइको मूर्तिमा फुलमा।